الحمد لله رب العالمين ولا عاقبة للمتقين ولا عدوان إلا على الظالمين والصلاة والسلام على نبينا محمد وعلى آله وصحبه أجمعين درشق بن السلام عليكم ورحمة الله وبركاته آج ما ایوٹا حدیث کو بارے میں جانکاری دینا چاہن چھو را اللہ سی تا دعا گرد چھو کہ اللہ تعالیٰ لے ہمرا ای دوئی کورا لائی سویکار گرون پیارا ساتھی ہرو آج کو یو حدیث ریس کو بارے میں چھا عن ابی حریرت رضی اللہ تعالی عنہ ان رجلا قال للنبی صلی اللہ علیہ وسلم اوسینی قال رسول اللہ صلی اللہ علیہ وسلم لا تغضب فردد مرارا قال رسول اللہ صلی اللہ علیہ وسلم لا تغضب رواہ البخاری درشک بن ابو حریرہ رضی اللہ تعالی عنہ دوارہ ورنن چھا کہ کنے بیکتی لے نبی صلی اللہ علیہ وسلم سیتا بھنیو ہے رسول اللہ ملائی وصیت را آدیش گرنو ہوس تیس پچھی نبی صلی اللہ علیہ وسلم لے بھنو بھائیو ریس لائی تیاگا تیو بیکتی لے دھیرے پٹک آفنو یہی इच्छा दोहोर्यायो तर नबी सल्लल्लाहु अलैहि वसल्लम ले त्यही कुरो दोहोर्याउनु भो र भन्नु भयो रिसलाई त्याग बुखारी नेपाली साथीभाइहरु यो हदीसमा नबी सल्लल्लाहु अलैहि वसल्लम ले रिसबाट मना गर्नु रिसलाई त्याग्नको लागि नबी सल्लल्लाहु अलैहि वसल्लम ले भन्नु किनभने यो रिस यस्तो कुरा हो जसले गर्दा मान्छेले अरूलाई हान्छन् अरूलाई गाली दिन्छ अरूलाई नराम्रो कुरा गर्छन् यो रिसको कारणले मान्छे आफ्नी बुढीलाई तलाक दिन्छन् यो रिसको कारणले मान्छेले अरूको मर्डर गर्छन् यसैले साथीहरू हाम्रो इस्लाम धर्ममा हाम्रो प्रोफेट मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले रिसबाट मना गर्नु र यो भन्नु भो कि रिसलाई त्याग र इस्लामको उपाय यो रिसबाट आफूलाई बचाउनको लागि कसरी बचाउने यसको बारेमा पनि इस्लामले यसको उपाय बताएको छ रिसका कारणहरूलाई हामीहरूले त्याग्नेऊ यसैले हाम्रो इस्लाम धर्ममा यो भनिएको छ कि जब तपाईलाई रिस आउँछ तपाईले रिसाउनु हुन्छ भन्ने त्यो बेलामा औजु बिल्लाहि मिनश शैतानिर रजीम पढ्नु अल्लाह तालाको शरणमा आउनु त्यसपछि शैतानको कर्मबाट शैतानको चालबाट तपाईले बाँच्नु हुन्छ यसको मतलब यो हो दर्शकबिन कि यो रिस शैतान को तरफबाट आउँछ यसैले हामीहरू रिस को बेला में अल्लाह ताला को शरण में जाऊं र औदु बिल्लाहि मिनश शैतानिर रजीम पढौं त्यसपछि हामीहरू शैतान को षड्यन्त्रबाट बाँच्न सक्छौं र यो हो इस्लाम को तालीम वस्सलामु अलैकुम व रहमतुल्लाहि وبركاته